नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा लोकसङ्कारको अर्को एउटा रमाइलो बसाइली आज पनि मिठा मिठा लोकधुरी भाकाहरूको साथमा हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रिजन अनि तपाईँको साथमा छु म प्रतीक्षा। लोकसङ्कारको व्यवसायमा रहेर हरेक खालका लोकदोहोरी भाकाहरूलाई तपाईँको माझमा हामी प्रस्तुत गर्ने गर्छौँ। विशेष गरी भर्खरै बजारमा भित्रिएका केही समय अगाडिका पुराना सबै खालका लोकदोहोरी भाकाहरू तपाईँको माझमा राख्ने गर्छौँ। राजको लोकसङ्कारको व्यवसायमा भने मैले अलिकति वेदनाहरू समेटिएका भाकाहरू तपाईँको लागि लिएर आएको छु। अलिकति बिछोडका कुराहरू गरिएका भाकाहरू तपाईँको लागि आजको लोकसङ्कारको व्यवसायमा लिएर आएको छु। र यति बेला लोकसङ्कारको आजको व्यवसायको सुरुवात गर्न चाहन्छु। तपाईँलाई मन परेको भाका, तपाईँले धेरै सुन्नुभएको भाका लोकसङ्कारको व्यवसायमा तपाईँकै लागि मुख देख्न त पाउला। Thank you. मुख देखना त पाम्ला छाडेरै गए नि मुख देखना त पाम्ला आज म जसरी रुनु पर्याछ तिमीलाई पनि कसैले रुवायो भनी सम्झिनु आँसु पुछ्न मुख देख्न त पाम्ला अलिकति बिछोडका शब्दहरू समेटिएको भाग तपाईँले सुनिसक्नु भएको छ। लोकसङ्कारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज मार्फत साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई यति बेला सुनिराख्नु भएको छ। प्रविधि कक्षमा राज आइपुग्नु भएको छ यति बेला, राज्य हुनुहुन्छ अनि तपाईँसँगै छु म प्रतीक्षा। र लोकसङ्कारको व्यवसायमा रहेर यस्तै भाकाहरू तपाईँको लागि राख्ने गर्छौँ। एक किसिम भए पनि हामीसँगै तपाईँलाई सहयात्रा गराउने कोसिस गर्छौँ र सुनिराख्नु भएको छ होला लोकझङ्कारको व्यवसायलाई विश्वास पनि दिएका छौँ। यति बेला फेरि पनि तपाईँको लागि अर्कै एउटा भाकालाई अगाडि जोड्न चाहन्छु। माया गुरुङको आवाज रहेको भाका हो, अलिकति यो भाकामा पनि वेदना समेटिएको छ। तपाईँको लागि राख्छु लुखाइ राखे पीडा। Oh, oh, oh.

एसएलसीको प्रवेश पत्र लिई आउनेलाई विशेष छुटको व्यवस्था छ। सम्पर्क मोडर्न कम्प्युटर एन्ड एजुकेशन सेन्टर रत्नगर एक बकुलहर नगरपालिका गेट सँगै फोन नम्बर 0556561000 मोबाइल 9845121440 र 9845043956। भर्ना सम्बन्धी सूचना स्वच्छ शान्त एवं पारिवारिक वातावरणमा अध्ययन गराइने तथा विगतका वर्षहरूमा उत्कृष्ट नतिजा दिँदै आइरहेको यस मुनलाइट आवासीय माध्यमिक विद्यालय जुटपानी एक भटेनीमा नयाँ शैक्षिक सत्र 2071 लागि कक्षा नर्सरीदेखि कक्षा 9 नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। प्राचार्य एवं मुनलाइट आवासीय माध्यमिक विद्यालय परिवार जुटपानी एक भटेनी चितवन। टाढी रत्नगर पोलिक्लिनिक प्रालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना। यस टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने, छाती लगातार घ्यार घ्यार भइरहने, पटक पटक निमोनिया हुने, श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने, कोखा हान्ने रोग लागिरहने, छाती दुख्ने, खकारमा रगत आउने, मुख हात खुट्टा निलो हुने, निसासिने, पटक पटक दोहोरिएर ज्वरो आउने, पखला भइरहने, वजन घटेर जाने, बाल बालिकामा हुने सुगर, थाइरोइड आदि समस्या भएको बाल बालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर 2 मेन रोड टाढी चौक चितवन। फोन 0556303141 एम्बुलेन्स 9855464222। गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु। लोकसङ्कारको व्यवसाय सुनिराख्नु भएको छ। राजको लोकसङ्कारको व्यवसायमा मैले विशेष गरी अलिकति विरह वेदनाहरू समेटिएका भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेको छु। विछोडका शब्दहरू समेटिएका भाकाहरू आजको लोकसङ्कारको व्यवसायमा तपाईँको लागि राखिराखेको छु। र यति बेला फेरि पनि लोकसङ्कारको व्यवसायमा पुनः एकपटक तपाईँको लागि अर्को एउटा भाका राख्छु। तपाईँलाई मन परेको भाका हो, तपाईँले धेरै सुन्नुभएको भाका हो, अलिकति बिछोडको शब्दहरू समेटिएको छ यो भाकामा पनि, अलिकति वेदना छ, अलिकति पीडा छ। यति बेला राख्छु तपाईँ सम्पूर्णको लागि भाग्य पनि कस्तो। छैन होला उले चाहे जस्तो म उनको बनिन तर पनि नराम्रो भनिन मेरो त भाग्य पनि कस्तो मन परेकै मान्छेबाट तिरस्कार भए आज सायद म छैन होला उसले चाहे जस्तो मन परेकै मान्छेबाट तिरस्कार भए आज सायद म छैन होला उसले चाहे जस्तो खुसी रहिन दुखी मान्छेबाट तिरस्कार भएमा सायद म छैन होला उनले चाहे जस्तो अलिकति मर्मस्पर्शी खालको भाका तपाईँले सुनिसक्नु भएको छ. लोकसङ्कारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि यति बेला हामीलाई सुनिराख्नु भएको छ. र यिनै यस्तै भाकाहरू तपाईँको लागि राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ र भने कार्यक्रमबाट छुटिनुपर्छ. यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बस्दिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ. प्राविधिक साथको लागि रिजन राज दुवैजनालाई धेरै धेरै धन्यवाद भन्दै लोकसङ्कारको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु. हवस् त नमस्कार. Thank you.